बिस्मिल्लाहिर्रहमानिर्रहीम। अज़ीज़ नाज़रीन सलामुनअलैकुम, मैं हूँ साजिद रिज़वी। आपको चैनल विन की तरफ से इमाम हुसैन अलैहिस्सलाम की विलादत के मौके पर मुबारकबाद पेश करता हूँ। और साथ ही साथ जैसा कि हम सब की ये हमेशा से दुआ रहती है कि खुदा बंदे आलम आपके दावन को हमेशा खुशियों से भरा रखे। यकीनन आज उस इमाम की विलादत का रोज़ है जिसके बारे में ये कहा जाता है कि कोई भी इस दर से खाली नहीं गया। यकीनन इमाम हुसैन अलैहिस्सलाम का दर ऐसा है कि फितरुस जैसा गुनहगार भी आया तो उसे भी शिफा अता हुई। तो आज इस बज़्म मसर्रत में हमारे साथ हिंदुस्तान के मशहूर शोराए कराम मौजूद हैं, जिन्हें एक के बाद एक आपके सामने मैं पेश करूंगा। यहाँ पे बैठे शोराए कराम को भी चैनल विन की तरफ से मैं मुबारकबाद पेश करना चाहूँगा। समाज फरमाइएगा। मेरी आँखों के खैमों में जल रहे हैं चिराग, मेरी आँखों के खैमों में जल रहे हैं चिराग, सुना है आज यहाँ से गुजर हुसैन का है। मैं इसी के साथ आवाज़ देना चाहूँगा हिंदुस्तान की बहुत ही मशहूर और मारूफ शख्सियत जनाब साहिल आज़मी साहब को। हाज़रीन महफ़िल और सामईन और नाज़रीन सलामुन अलैकुम। अवलन आप हजरात की खिदमत में आज के इस अजीम शान जश्न की मुबारकबाद पेश करता हूँ और यहाँ से आगाज़ करता हूँ जहाँ तक आवाज़ जा रही है विन चैनल के ज़रिए। आप हजरात बस दुआ ये करेंगे कि जो कुछ पढ़ा जा रहा उसे मौला कबूल फरमाएँ और विन चैनल की तरक्की अता फरमाएँ। हाजिर करता हूँ मतलब कि वक्फ जो हो गया शब्बीर की मिदहत के लिए। मुलाहिज़ा फरमाएँ जहाँ तक आवाज़ जा रही है कि वक्फ जो हो गया शब्बीर की मिदहत के लिए, उसने सामान बहुत कर लिया जन्नत के लिए। वक्फ जो हो गया शब्बीर की मिदहत के लिए, उसने सामान बहुत कर लिया जन्नत के लिए। और शेर सुने हजरात कि उसने सामान बहुत कर लिया जन्नत के लिए कि इसलिए फैला हुआ नूर है चारों जानिब, इसलिए फैला हुआ नूर है चारों जानिब, खुद रसूल आए हैं महफिल की सदारत के लिए। इसलिए फैला हुआ नूर है चारों जानिब, जहाँ जहाँ भी लोग सुन रहे हैं नाज़रीन इंशाअल्लाह दुआओं से नवाजेंगे कि खुद रसूल आए हैं महफिल की सदारत के लिए, कि मेरी जिब्रीले तखय्युल ने मदद की आकर, मेरी जिब्रीले तखय्युल ने मदद की आकर, शेर जब कहने लगा जश्न मसर्रत के लिए, मेरी जिब्रीले तखय्युल ने मदद की आकर, शेर जब कहने लगा जश्न मसर्रत के लिए, कि आपके दर पर हैं बैठे हुए हूरो गिलमा, आपके दर पर हैं बैठे हुए हूरो गिलमा, ए हुसैन आपके चेहरे की जियारत के लिए, आपके दर पर हैं बैठे हुए हूरो गिलमा, ए हुसैन आपके चेहरे की जियारत के लिए। अब यहाँ से खास तौर से सुने, ए हुसैन आपके चेहरे की जियारत के लिए, कि जब ये सोचा कि पढ़ें आपका चेहरा शब्बीर, जब ये सोचा कि पढ़ें आपका चेहरा शब्बीर, आबे कौसर से किया गुस्ल तिलावत के लिए, जब ये सोचा के पढ़ें आपका चेहरा शब्बीर, बहुत शुक्रिया मेरे दोस्तों, जब ये सोचा के पढ़ें आपका चेहरा शब्बीर, आबे कौसर से किया गुस्ल तिलावत के लिए। अब शेर पेश कर रहा हूँ मेरे दोस्तों, शायद याद रह जाए, जब भी ये शेर साहिल आदमी का याद आए और इमाम हुसैन अलैहिस्सलाम के एहसान, उसके बाद सजदे कीजिएगा। शेर सुने के आबे कौसर से किया गुस्ल तिलावत के लिए, कि असरे आशूर के सजदे ने बचाया इस्लाम। शेर मिसरे रह जाएंगे जहन में जब भी सजदा करेंगे, कि असरे आशूर के सजदे ने बचाया इस्लाम, वरना हम लोग तरफ जाते इबादत के लिए। असरे आशूर के सजदे ने बचाया, फिर पढ़ रहा हूं, असरे आशूर के सजदे ने बचाया इस्लाम, वरना हम लोग तरस जाते इबादत के लिए। कि रोजे आशूरा हुसैन इब्ने अली के अंसार, कि असरे आशूर के सजदे ने बचाया इस्लाम, वरना हम लोग तरस जाते इबादत के लिए। कि रोजे आशूरा हुसैन इब्ने अली के अंसार, हाथ तलवारों पर रखे थे इजाजत के लिए। कि रोजे आशूरा हुसैन इब्ने अली के अंसार, हाथ तलवारों पर रखे थे इजाजत के लिए। शुक्रिया। हाथ तलवारों पर रखे थे इजाजत के लिए, कि इसलिए आ गया हुर जानिबे फिरदौस से हुसैन। अभी क़िबला की तकरीर में जनाबे हुर का जिक्र हुआ, कि इसलिए आ गया हुर जानिबे फिरदौस से हुसैन, कैद अच्छी न थी आकात तबीयत के लिए। इसलिए आ गया हुर अच्छी न थी आदात तबीयत के लिए कि आइए मुंतकिमे खूने हुसैन इब्ने अली, आइए मुंतकिमे खूने हुसैन इब्ने अली। मुंतजिर बैठे हैं हम लोग कयामत के लिए, आइए मुंतजिर खूने हुसैन इब्ने अली, आइए मुंतकिमे खूने हुसैन इब्ने अली। मुंतजिर बैठे हैं हम लोग कयामत के लिए। और हजरात ज्यादा वक्त न लेते हुए आखिरी कलाम में बस एक मतलब चार शेर जिसका उन्वान है आज़ादार। चूँकि सरकार सैयदुश्शोहदा का जश्न है और करबला और आज़ादारी बहुत ज़रूरी है मेरे दोस्तों, आज़ादार के उन्वान से मैं चार शेर पेश करूँगा। ख़ास तौर से सुने आज़ादार कैसा होता है। मुलाहिज़ा फरमाए, इंशाल्लाह दुआओं में याद रखेंगे कि शब्बीर की अजमत का जो इकरार करेगा, पूरी नज़्म आज़ादार के उन्वान से, सारे शेर नहीं बस चार, कि शब्बीर की अजमत का जो इकरार करेगा अल्लाह उसे साहिबे मेयार करेगा। शब्बीर की अजमत का जो इकरार करेगा अल्लाह उसे साहिबे मेयार करेगा। कि अल्फाज में बस जाएगी आयात की खुशबू, आज़ादार कैसा होता है, अल्फाज में बस जाएगी आयात की खुशबू, वो एक नए लहजे में गुफ्तार करेगा। अल्फाज में बस जाएगी आयात की खुशबू, सारे शेर आज़ादार के उन्वान से, कि अल्फाज में बस जाएगी आयात की खुशबू, वो एक नए लहजे में गुफ्तार करेगा। एक पल को ठहर जाएगी दुनिया की रवानी, एक पल को ठहर जाएगी दुनिया की रवानी, जिस वक्त कोई बात अदादार करेगा। एक पल को ठहर जाएगी दुनिया की रवानी, जिस वक्त कोई बात अदादार करेगा। और ये मशवरा दे रहा हूँ जहां तक आवाज जारी तमाम अदादारों के लिए, इस महफिल का तोहफा, कि जिस वक्त कोई बात अदादार करेगा पेश आएगा फूलों की तरह अहले अदा से। भाई अदादार को इसी तरह का होना चाहिए, पेश आएगा फूलों की तरह अहले अदा से, दुश्मन के लिए लहजे को तलवार करेगा। पेश आएगा फूलों की तरह अहले अदा से, दुश्मन के लिए लहजे को तलवार करेगा। शेर सुने, दुश्मन के लिए लहजे को तलवार करेगा। अय हुर वो तेरे अज़्म की रुदात सुना कर, अय हुर वो तेरे अज़्म की रुदात सुना कर, सोए हुए इंसान को बेदार करेगा। अय हुर वो तेरे अज़्म की रुदात, आखिरी शेर और मक्ता, बहुत शुक्रिया। अय हुर वो तेरे अज़्म की रुदात सुना कर, सोए हुए इंसान को बेदार करेगा। कि ठहरेगी नहीं उसकी ज़बां मधे अली में, ठहरेगी नहीं उसकी ज़बां मधे अली में, मिंबर पे जो करता है सरेदार करेगा। ठहरेगी नहीं उसकी ज़बां मधे अली में, मिंबर पर जो करता है सरेदार करेगा। और मख्ता और इजाजत चाहूंगा, मुलाहिज़ा फरमाए, आप हजरात का शुक्रिया अदा करते हुए बड़ी मोहब्बतों से नवाजा, कि मिंबर पर जो करता है सरेदार करेगा। कि साहिल मुझे मंजूर नहीं शेख की महफिल, मुलाहिज़ा फरमाए, खास तौर पे जहां पे फिर एक बार मशवरा है, कि साहिल मुझे मंजूर नहीं शेख की महफिल, मेरे भी अकीदे को वो बीमार करेगा। साहिल मुझे मंजूर नहीं शेख की महफिल, मेरे भी अकीदे को वो बीमार करेगा, मेरे भी अकीदे को वो बीमार करेगा। कि अभी हुसैन का एक विरसादार बाकी है, जहां में हुज्जते परवरदिगार बाकी है, जहां में हुज्जते परवरदिगार बाकी है। तो यजीद वालों को शायद पता नहीं, साहिल अभी भी पर्दे में एक जुल्फिकार बाकी है, अभी भी पर्दे में एक जुल्फिकार बाकी है। बहुत शुक्रिया हजरात, ये दुआ जरूर कर दीजिएगा, जो कुछ पढ़ा गया उसे मौला कबूल फरमाए। तो ये थे साहिल आज़मी साहब, बेहतरीन कलाम आपके सामने पेश कर रहे थे, जिनका कहना था, जो मुझे बहुत ही पसंद आया, एक पल को ठहर जाएगी दुनिया की रवानी, एक पल को ठहर जाएगी दुनिया की रवानी, जिस वक्त कोई बात आज़ादार करेगा, जिस वक्त कोई बात आज़ादार करेगा। अब इसके बाद मैं आवाज़ देना चाहूँगा सादिक आगा सुल्तानपुरी साहब को कि यहाँ पर तशरीफ़ लाएँ। हजरत, सबसे पहले मैं इस पूर्व मुसर्रत मौके की मुबारकबाद अपने ज़माने की इमाम को और आप सभी हजरात को पेश करता हूँ, और چار مصروں کے ذریعے سے محفل کا آغاز کرتا ہوں. بطور خاص ملاحظہ فرمائیں. خلقت آدم سے پہلے آسماں پہ نام ہے. بطور خاص کرتا ہوں ملاحظہ فرمائیں. خلقت آدم سے پہلے آسماں پہ نام ہے. خلقت آدم, خلقت آدم سے پہلے آسماں پہ نام ہے. اس کے سجدے, اس کے سجدے کے ہی دم سے باقی اسلام ہے. اس تیسرا اور چوتھا مصرع بطور خاص ملاحظہ فرمائے. حاضر کرتا ہوں. اس کے سجدے کے ہی دم سے باقی اسلام ہے. خلقت آدم سے پہلے آسماں پہ نام ہے. جو سوا لاکھ, حضرات یہیں سے چار مصرع اور ممدوح کی شان میں حاضر کرتا ہوں. دیکھیے اگر مصرع اچھا لگے تو دعاؤں سے نوازیے گا. وہی زمین پہ عزت میں سب سے آگے ہے. بطور خالص کرتا ہوں ملاحظہ فرمائے. وہی زمین پہ عزت میں سب سے آگے ہے. ارے جو اہل بیت کی الفت میں سب سے آگے ہے. جو اہل تیسرا اور چوتھا مصرع دیکھیے. ملاحظہ فرمایا کہ امیر ہو گئے کسی اور کی نظر میں جلدی. امیر ہو گئے کسی اور کی نظر میں جلدی. حسین کی تو لعنت میں سب سے آگے ہے. حسین کی تو لعنت میں سب سے آگے ہے. حسین کی تو حضرات یہاں سے ایک مطلع اور چند اشعار آپ کی سماعتوں کے حوالے کر رہا ہوں. ملاحظہ فرمائے. بہتر لگا نہ جب کوئی سرور کو چھوڑ کر. بہتر لگا نہ جب کوئی سرور کو چھوڑ کر. ارے حر آ کے طرح دیکھیے ہر آدائے یزید کے لشکر کو چھوڑ کے خلقت آدم سے پہلے آسماں پہ نام ہے، خلقت آدم سے پہلے آسماں پہ نام ہے، اس کے سجدے کے ہی دم سے باقی یہ اسلام ہے، اس کے سجدے کے ہی دم سے باقی یہ اسلام ہے۔ کہتے ہیں کہ اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد۔ یقیناً امام حسین علیہ السلام وہ چراغ ہیں کہ جنہوں نے اسلام کو زندہ کیا ہے۔ ایک بہت ہی مشہور ہے اور ہم سب کی زبان پہ اکثر وہ سننے کو مل جاتا ہے، انسان کو بیدار تو ہو لینے دو، انسان کو بیدار تو ہو لینے دو، ہر قوم پکارے گی ہمارے ہیں حسین، ہر قوم پکارے گی ہمارے ہیں حسین۔ میں آواز دینا چاہوں گا جناب شکیل کاظمی صاحب کو۔ حضرات السلام علیکم، آپ تمام حضرات کو آمد شہید الشہداء حضرت امام حسین علیہ السلام کی مبارکباد۔ ہم سب کی طرف سے امام زمان کی بارگاہ میں پیش کرتے ہیں اور اس محفل کی، اس چینل کے ذریعے تمامی دنیا میں جہاں جہاں بھی شیعان حیدر کرار ہیں ان کو مبارکباد پیش کرتے ہیں اور اپنی عبادت کا آغاز ان چار مصروں سے کرتے ہیں۔ ہر کو درے حسین نے آلہ بنا دیا، ہر کو درے حسین اجالا بنا دیا، اس نے تاریکیوں میں گم تھا اجالا بنا دیا، تو ہم پر خدا کلاک کرم ہو گیا شکیل، ہم پر خدا کلاک کرم ہو گیا شکیل، ہم کو علی کا چاہنے والا بنا دیا، ہم کو علی کا چاہنے والا بنا حسین جیسا نہیں کائنات خدا کے بعد میں شبیر لکھنے والا ہوں، خدا کے بعد میں شبیر لکھنے والا ہوں۔ صلوات پڑھ لے محمد والے محمد پر۔ ناظرین اور حاضرین، ایک مطلع چند شعر مولا حسین کے حوالے سے پیش کریں گے، سماعت فرمائیں گے، توجہ چاہتا ہوں حضرات کی۔ دنیا سے تیرگی کو مٹانے کے واسطے، دنیا سے تیرگی کو جلانے کے واسطے، آئے حسین شمع جلانے کے واسطے، تو آئے ہیں جبرائیل امی آسمان سے، آئے ہیں جبرائیل جھولانے کے واسطے، جھولا شہ زمن کا جھولانے کے واسطے، جھولا شہ زمن کا جھولانے کے واسطے، او باطل کے سامنے جھکانا کبھی بھی سر، باطل کے سامنے نہ جھکانا کبھی بھی سر، پیغام شہ سارے زمانے کے واسطے، پیغام شہ سارے زمانے بنانے کے واسطے، راہب تیرا نصیب بنانے کے واسطے۔ یہ بھی شعر کہ اصغر نے ہنس کے توڑے دیا تیر کا بھرن، سماج فرمائیں گے کہ اصغر نے ہنس کے توڑے تیر کا برم، نکلا تھا جو کما سے رلانے کے واسطے، نکلا تھا جو کما سے رلانے کے واسطے، او شہنے عباس کہہ کے میں نے اٹھا رہا ہے شان سے، عباس کہہ کے میں نے اٹھا رہا ہے شان سے، آئے کوئی झुकाने के वास्ते आए कोई अलम को झुकाने के वास्ते ओ मुझको सुबाता हुई सुनाने के वास्ते शबीर तेरी मदहा सुनाने के वास्ते ओ हर कातिले हुसैन से बोले इंतकाम बेचैन है जो गैब से आने होता है जश्न फातिह कर्बला शकील होता है जश्न फातिह कर्बला शकील सोए हुए जमीर जगाने सोए हुए होता है जश्न फातिह कर्बला शकील सोए हुए जमीर जगाने के वास्ते आखिर में चार मिसरे समाज फरमाएंगे सलवात पढ़े मोहम्मद वाले मैं चाहता कदम चूमे मैं चाहता हूँ कदे मेरे कदम चूमे मुझे गुलाम शह मशीर चैन लिख देना मुझे लिख देना ओ ये आरज़ू है मेरी कब्र में उजाला हो मेरे कफन पे फ़क़त या हुसैन लिख देना तो जी हाँ नाज़रीन ये थे जनाब शकील काज़मी चरवली साहब जो बेहतरीन अंदाज़ में आपके सामने मदह इमाम हुसैन अलैहिस्सलाम कर रहे थे जिन्होंने क्या बेहतरीन अंदाज़ में कहा कि अली के लाल शह मशरकैन आते हैं अली के लाल शह मशरकैन आते हैं जनाब फ़ातिमा जहरा के चैन आते हैं जनाब फ़ातिमा जहरा के चैन आते हैं ज़माने भर से अंधेरों का ख़ात्मा करने ज़माने भर से अंधेरों का ख़ात्मा करने चिरागे अदल जलाने हुसैन आते हैं चिरागे अदल जलाने हुसैन आते हैं यकीनन एक और हुसैन जिंदा है पर्दे गैब में है और हम सब उनके लिए दुआ करते हैं कि जल्द से जल्द उनका ज़हूर हो और यकीनन पूरी दुनिया में अदल इंसाफ की दुनिया हो इसी के साथ एक शेर समाज फरमाइएगा घर बैठे नाजरीन भी समाज फरमाएंगे और यहाँ पर शोराए कराम भी मौजूद हैं उनसे भी गुजारिश करूँगा कि इस शेर पर दाद दें नदी तहारतों की बहादी हुसैन ने नदी तहारतों की बहादी हुसैन ने किरदार की सबील बना दी हुसैन ने किरदार की सबील बना दी हुसैन ने जलती हुई ज़मीं पे खुद रह के तशनगान जलती हुई ज़मीं पे खुद रह के तशनकाम इंसान की प्यास बुझा दी हुसैन ने इंसान की प्यास बुझा दी हुसैन ने एक और शख्सियत हमारे साथ हमारे प्रोग्राम में मौजूद हैं यकीनन वो चैनल विन के बेहतरीन एंकर है इरफान अब्बास साहब तो चलिए उनका इस्तकबाल करते हैं हाज़रीन महफ़िल नाज़रीन इकराम अस्सलामु अलैकुम व रहमतुल्लाह اس پر مسرت موقع پہ زمانے کے امام امام مہدی علیہ الصلاۃ والسلام کی خدمت میں مبارکباد پیش کرتے ہوئے تمام ناظرین اور حاضرین کی خدمت میں بھی مبارکباد پیش کرتے ہیں. آغاز کرتے ہیں کچھ اس طرح, سماعت فرمائیں گے حضرات. میں نظر کروں جانو جگر کیسا لگے گا, میں نظر کروں جانو جگر کیسا لگے گا, جگر کیسا لگے گا, جگر کیسا لگے گا. میں نظر کروں جانو جگر کیسا لگے گا, جگر کیسا لگے گا, جگر کیسا لگے گا. رکھ دوں در سرکار پہ سر کیسا لگے گا, رکھ دوں در سرکار پہ سر کیسا لگے گا. چوتھا مصرع بطور خاص, آ جائیں مقدر سے شہدی جو میرے گھر, شہدی جو میرے گھر, کیسا لگے گا. کچن شیر آپ کے حوالے کرتے ہیں حضرات, سماعت فرمائیں گے. آج کی تاریخ کی مناسبت سے دیکھیں گے. ہوا معصومیت کی اب زمین سے آسمان تک ہے, ہوا معصومیت کی اب زمین سے آسمان تک ہے, ہے گل آغوش زہرا میں مہک باغے جنا تک ہے. شعر بطور خاص, یزیدیت حسینیت کہاں تک ہے, زمین میں دفون ایک ہے کہ عروجِ آسمان تک ہے, زمین میں دفون ایک ہے کہ عروجِ آسمان تک ہے. کبھی کبھی یہ سوال ہوتا ہے, کب تک ماتم کریں گے آپ, 1400 سال پہلے کا واقعہ, اور کب تک آپ غم منائیں گے امام حسین کا؟ تو اس کا جواب کچھ اس طرح سے سماعت فرمائیں گے حضرات. بتاؤں کیا کہ حد ماتم مولا کہاں تک ہے. سماعت فرمائیں گے بطور خاص, کہ بتاؤں کیا کہ حد ماتم مولا کہاں تک ہے, جہاں تک زندگی کی کچھ علامت ہے وہاں تک ہے, جہاں تک زندگی کی کچھ علامت ہے وہاں تک ہے. یہی ہے کیا اصول جنگ کے سامان اے لوگوں, یہی مظلوم لشکر میں کوئی بے زبان تک ہے کہ مظلوم لشکر میں کوئی بے زبان تک ہے. بہت بڑے واقعے کو ایک شعر میں سمیٹنے کی کوشش سماعت فرمائیں گے حضرات. نگاہیں اہل دنیا میں تو ہے پوچھتے پیغمبر پر, اشاروں کو سمجھنے کی کوشش کیجیے گا کہ نگاہیں اہل دنیا شبیر کی منزل کہاں تک ہے, خداوندہ بتا شبیر کی منزل کہاں تک ہے. اور حضرات جاتے جاتے جو آگے کی تاریخ آنے والی ہے, ایک تاریخ مولا عباس علیہ السلام سے بھی منسوب ہے, حالانکہ 7 رجب بھی ہے لیکن 4 شعبان بھی کہیں کہیں منائی جاتی ہے, لہذا 4 مصرے پیش کرتا ہوں. سماعت فرمائیں گے حضرات. عشق عباس دلاور سے جسے پیار نہیں, تو عشق عباس دلاور سے جسے پیار نہیں تو اس کی طینت میں دغا ہے وہ وفادار نہیں, اس کی طینت میں دغا ہے وہ وفادار نہیں. اپنے بابا سے اجازت تو دلا دو بیٹی, اپنے بابا سے اجازت تو دلا دو بیٹی, نہر خیمے میں نہ لاؤں تو علمدار نہیں, نہر خیمے میں نہ لاؤں تو علمدار نہیں. تو یہ تھے جناب عرفان صاحب جو بہترین انداز میں وفاداری کی بات کر رہے تھے حضرت عباس علیہ السلام کی. میں دوسرے شاعر کو آواز دوں, اس سے پہلے آپ سب سماعت فرمائیے گا. حسین والے لقب ملا ہے یہی بہت ہے, حسین والے لقب ملا ہے یہی بہت ہے, ہمارا جنت میں گھر بنا ہے یہی بہت ہے. میری فہرست کا ایک اور نایاب تحفہ جس کا آپ سب کو انتظار تھا, اور یقیناً جب جب چینل وی نے انہیں بلایا ہے وہ ہمارے پروگرام میں ضرور آئے ہیں. تو چلیے ہم استقبال کرتے ہیں ممبئی کے ہی رہنے والے راحیل رضوی صاحب کا. حاضرین محفل اور بن ٹی وی کے تمام ناظرین کو ولادت مولا امام حسین علیہ السلام کی تہ دل سے مبارکباد پیش کرتا ہوں. شہید سپتے جعفر صاحب کے چند اشعار آپ کی پیش خدمت ہیں, سماعت فرمائیں. سویا ضمیر انسان ایک بار پھر جگا, سویا ضمیر انسان ایک بار پھر جگا, ابلیسیت کی زد سے اسلام کو بچا, بچھڑے ہوئے بشر کو رحمان سے ملا, وہ آ शाबा की तीसरी को चमकाए इमामत है मुस्तफ़ा शहादत मसरूर پاکستان کی مشہور شاعرہ محترمہ شمائلہ ارم صاحبہ کے چند اشعار آپ کی پیش خدمت ہیں، سماعت فرمائیں۔ جھکے نہ کیسے یہ دنیا حسین کے در پر، جھکے نہ کیسے یہ دنیا حسین کے در پر، کہ خود خدا بھی ہے ملتا کہ خود خدا بھی ہے ملتا حسین کے در پر، جھکے نہ کیسے یہ دنیا حسین کے در پر، ہے سجدہ ریز نہیں صرف یا پیشم سو قمر، کہ ان کے ساتھ بسد احترام شام و سحر، ہے آسمان بھی جھکتا حسین کے در پر، طبیب ایسا کہ بخشی شفا یو فطر اس کو، کرم سے پر بھی کیے ہے عطا یو فطر اس کو، کرم سے پر بھی کیے ہے عطا یو فطر اس کو، حسین ہی نے کا یہ واقعہ بڑا مشہور ہے کہ جس کی قسمت میں بیٹے نہیں تھے اسے سات بیٹے عطا کیے تھے مولا حسین نے۔ بہت ملول تھا راہب نصیب کا ہمارا، بس ایک پل میں پسر ساتھ پا کے یہ بولا، بہت ملول تھا راہب نصیب کا ہمارا، بس ایک پل میں پسر ساتھ پا کے یہ بولا، میرا نصیب ہے بدلا میرا نصیب ہے بدلا حسین کے در پر، جھکے نہ کیسے یہ دنیا حسین کے در پر، بروز عید جو ہی لب حسین نے کھولے، بروز عید جب حسین نے کھولے نیا لباس لیے با خدا اسی لمحے نیا لباس لیے با خدا اسی لمحے فرشتہ فرض سے آیا حسین کے در پر جھکے نہ کیسے یہ دنیا حسین کے در پر دیا بجا تو مسیحا کے جانساروں نے دیا بجھا تو مسیحا کے جانساروں نے سروں کو پیش کیا عشق سے کہ انہوں نے سروں کو پیش کیا عشق سے کہ انہوں نے خدا کو دیکھ لیا تھا حسین کے در پر جھکے نہ کیسے یہ دنیا ٹھہرے تو ایسا عبد بھی معبود جیسا کیوں نہ لگے جو ایک وقت میں عابد بھی عبد بھی ٹھہرے تو ایسا عبد بھی معبود جیسا کیوں نہ لگے ہے کبریائی کا جلوہ حسین کے در پر ہے کبریائی کا جلوہ ظلمت کی راجدھانی سے کریم ایسا کہ ظلمت کی راجدھانی سے نجات حر کو دی بے نور زندگانی سے کریم ایسا کہ ظلمت کی راجدھانی سے نجات حر کو دی بے نور زندگانی سے یہ معجزہ بھی ہے مدح سرور کا نزول ہوتے ہی آیات مدح سرور کا نزول ہوتے ہی آیات مدح سرور کا ہے داد دینے کو آئے کرم سے اہل بلا ہے داد دینے کو آئے کرم سے اہل بلا کلام جب جی ہاں ناظرین، بہترین انداز اور بہترین اشعار آپ سماعت فرما رہے تھے جناب راحیل رضوی صاحب سے، جنہوں نے یقیناً امام حسین علیہ السلام کی زندگی کو دیکھتے ہوئے جو ہے ہمیں کافی کچھ بتایا، اور یقیناً وہ ایک در ایسا ہے اہل بیت کا کہ جہاں سے کوئی خالی یاد کبھی واپس نہیں گیا ہے۔ جیسا کہ آپ نے بھی کہا کہ طبیب ایسا کہ بخشی ہے یوں فطر اس کو، طبیب ایسا کہ بخشی شفا یوں فطر اس کو، کرم سے پر بھی کیا ہے عطا یوں فطر اس کو، کرم سے پر بھی کیے ہیں عطا یوں فطر اس کو، حسین ہی نے اڑایا حسین کے در پر۔ یقیناً امام حسین علیہ السلام کا وہ در ہے، اور ہم سب بھی جب زیارت پہ جاتے ہیں تو یقیناً جو دعا مانگتے ہیں اور وہ دعا کو اہل بیت ضرور قبول کرتے ہیں، خدا بند عالم ان کے وسیلے سے مانگی ہوئی دعا کبھی رد نہیں کرتا ہے۔ اسی کے ساتھ کہ آج جیسے کہ ہم جانتے ہیں کہ 3 شعبان ہے اور امام حسین علیہ السلام کی ولادت کا بھی روز ہے، اور ہمارے جو ہے تیسرے امام بھی ہیں، मैं चाहूँगा कि अब मैं आवाज़ दूँ हमारी इस प्रोग्राम की आखिरी कड़ी को मौलाना आबिद रज़ा साहब को कि वो यहाँ आएँ और इमाम हुसैन अलैहिस्सलाम की ज़िंदगी को देखते हुए हमारे इल्म में इजाफ़ा करें। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين نبي القاسم محمد اللهم صل على محمد وعلى وعلى آل بيته الطيبين الطاهرين المعصومين ولعنة الدائمة على أعدائهم أجمعين أما بعد فقد قال رسول الله صلى الله عليه وآله وسلم إن الحسين مصباح الهدى وسفينة النجاة। सबसे पहले हम आज की अज़ीम मुबारकबाद अपने वक्त के इमाम की खिदमत में बड़े पुरखलूस अंदाज से पेश करते हैं और फिर नाज़रीन और सामईन सब की खिदमत में सरकार सैयद शोदा की विलादत बासादत की तहनीत व तबरीक पेश करते हैं। सरकार रसालत माँ इरशाद फरमा रहे हैं इन्नल हुसैना मिसबाहुल हुदा व सफीनतुन नजा, कि बेशक हुसैन हिदायत का चिराग है और नजात की कश्ती है। अब गौर करें, रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने इमाम हुसैन को चिराग हिदायत से तशबीह दी। चिराग में असल मसला जाने ग्रामी, अगर कोई चीज़ अहमियत की हामिल है तो वह चिराग का नूर। अगर चिराग के नूर की बिना पर तशबीह दी गई है तो फिर कितनी ऐसी चीज़ें हैं कायनात में जो चिराग से ज़्यादा नूरानी है। सूरज चिराग से ज़्यादा रोशन है, चाँद चिराग से ज़्यादा रोशन, सितारा चिराग से ज़्यादा रोशन है। फिर क्या वजह हुई कि रसूल मकबूल ने इस चिराग से इन्नल हुसैन मिसबाहुल हुदा का, हिदायत का चिराग का। रसूल के पास फसात व बलागत की कमी तो ना थी, रसूल चाहते तो कहते इन्नल हुसैन शम्सुल हुदा, हुसैन हिदायत का सूरज है, कहते तो चाहते तो कह सकते थे इन्नल हुसैन कमरुल हुदा, हुसैन हिदायत का चांद है, इन्नल हुसैन कौकबुल हुदा, हुसैन हिदायत का सितारा है। लेकिन आप गौर करें, न रसूल ने सूरज से तशबीह दी, न रसूल ने चांद से तशबीह दी, न रसूल ने सितारे से तशबीह दी। तशबीह दी है तो चिराग से तशबीह दी। आखिर क्या वजह है, कौन सी चीज़ चिराग में ऐसी पोशीदा है कि जिसके बिना पर रसूल चिराग से तशबीह दे रहे हैं। आप गौर करें, सूरज ज़माने वाले को मुनव्वर तो करता है, रोशनी तो देता है, लेकिन इसकी रोशनी ऐसी होती है कि वक्ती ज़माना मुनव्वर हो जाता है, लेकिन ये सूरज अपनी ज़ाती रोशनी नहीं दे पाता। जो साइंस जानते बखूबी जानते हैं कि चाँद की तो अपनी बजात खुद कोई रोशनी नहीं है, वो सूरज से लेता है, सूरज से कस्ब करता है, फिर ज़माने वालों को देता है। सितारे जितने सैारे सितारे सूरज से कस्ब करते हैं फिर ज़माने वालों को देते, अच्छा रोशन भी करते हैं तो अपनी ज़ाती रोशनी किसी को अता नहीं करते। और आप गौर कर जाएंगे, ये वाहिद सिफत चिराग के अंदर होती है जो ना सूरज में है, ना चाँद में है, ना सितारे में है, कि एक चिराग से हज़ारों चिराग जला लिए जाए, ना इसकी रोशनी में कमी आएगी, ना वो चिराग में कोई मसला बनता दिखाई देगा। तो ऐजान ग्रामी, चूँकि इमाम हुसैन की हिदायत महदूद हिदायत न थी ऐजान ग्रामी, बल्कि ता क़याम क़यामत तक के सिलसिला हिदायत हुसैनी चलने वाला था। लिहाजा रसूल ने जब तजवी दी इन्नल हुसैन मिसबाहुल हुदा, कि बेशक हुसैन हिदायत का चिराग है, ज़माने बीत जाएंगे, सदियाँ ख़त्म हो जाएगी, लोग आएंगे और चले जाएंगे, लेकिन ना हिदायत हुसैनी का सिलसिला रुका है न रुकेगा ऐजान ग्रामी। और आज तक दुनिया देख रही है हिदायत हुसैनी। अगर मजालिस को आप ले लें इमाम हुसैन अलैहिस्सलाम की, तो जाने कि हमें बेहतरीन दरसगाह इमाम हुसैनी है। और आप गौर करें, हर स्कूल हर कॉलेज हर यूनिवर्सिटी एक सिस्टम से चलता है, जहाँ सोर्सेज की ज़रूरत है, जहाँ पैसों की ज़रूरत है, जहाँ उम्र की कैद है, जहाँ जाने गिरामी मज़हब व मिल्लत के आज मसाइल पैदा हो गए, लेकिन वाहिद दरसगाह हुसैनी हैं जहाँ ना उम्र की कैद है, ना सिन व साल की कैद है, ना मज़हब व मिल्लत की कैद है, ना पैसे और सोर्स की ज़रूरत है, बल्कि दर हुसैन है, दरस इंसानियत है। जो भी इंसान है दर हुसैन पर आ जाए, हिदायत लेता हुआ चला जाए। यह हिदायत इमाम हुसैन अलैहिस्सलाम। और तारीख ने लिखा कि 3 शाबान की अजीम घड़ी भी बारगाह शहजादी में नजरअंगामी तशरीफ़ फरमा हुई, और परवरदिगार आलम ने शहजादी दो आलमियान को हुसैन जैसा बेटा अता किया। तारीख कहती है जनाब सफ़िया खौर जनाब हमजा जो है लेकर खिदमत रसूल में आई, तो आके कहती है रसूल ने कहा लाओ मेरे फ़र्जंद को मेरी आगोश में दे दो। कहा या रसूल अल्लाह अभी तो बच्चे को गुस्से नहीं दिया है। رسول کہتے صفیہ کہتی کیا ہو، یہ بچے وہ بچے ہیں جو خدا کے ایسے پاک بنا کے بھیجے جاتے ہیں، ان کے یہاں غسل کی ضرورت نہیں ہوا کرتی۔ لیکن جانے کہ ایک جملہ میں آپ کی خدمت میں یہاں کہوں گا، اس امتیاز میں بھی امام حسین نے وہ امتیاز اختیار کیا کہ جو شاید کسی کو نہ ملا۔ آئے تھے تو رسول نے طہارت کی ضمانت لی، وہ غسل مستحب جو عام بچوں کو دیا جاتا ہے اس کی بھی ضرورت محسوس نہ ہوئی، اور جاتے جاتے لوگوں کو غسل میت دیا جاتا ہے، اس انداز سے دنیا سے گئے کہ غسل میت کی بھی ضرورت محسوس نہ ہوئی، اور شہید ہونے کی بنا پر انہیں لباس میں امام حسین علیہ السلام دفن کر دیا گیا۔ یعنی آئے تھے تو نہ غسل کی ضرورت ہوئی، اور گئے دنیا سے تو نہ غسل کی ضرورت محسوس کی۔ ایسے پاک اور طیب ہوتا ہے۔ تاریخ کہتی ہے کیا کہنا، بارگاہ رسالت میں جانے گرامی حسین جیسا نور عین عطا کر دیا گیا۔ اب تاریخ نے لکھی، صرف تاریخ نے لکھا کہ صرف زمین والے ہی نہیں بلکہ آسمان والے بھی مبارکباد لے کر چلے۔ سید الملائکہ جبرائیل خدمت خداوند پروردگارا، تیرے رسول کے یہاں حسین جیسا بیٹا پیدا ہوا ہے، چاہتے ہی ہیں کہ تیرے حبیب کو جا کر مبارکباد دے دے۔ جبرائیل بسم اللہ، تاریخ کہتی ہے اجازت ملی، بارگاہ مشیت سے چلے، اور چلے نہیں بلکہ ملائکہ کا جھن کے جھن ہے جو آسمان سے زمین کی طرف آ رہا ہے۔ تاریخ کہتی ہے جیسے ہی درمیان راہ میں تھے، فطرس کی نگاہ جناب جبرائیل پر پڑ گئی۔ سید الملائکہ کو دیکھا کہ جبرائیل خیریت تو کیا قیامت آنے والی ہے کہ نہیں، کہ پھر سب کے سب زمین پہ کیوں تشریف فرمائیں، کہ پروردگار عالم نے اپنے حبیب کے گھر میں حسین جیسے بیٹے کو بھیجا ہے، اس کی مبارکباد دینے کے لیے جا رہے ہیں۔ فطرس نے کہا کیا میں بھی چل سکتا ہوں، ممکن ہے میری توبہ ان کے ذریعے۔ فطرس آپ بخوبی جانتے ہیں، فطرس وہ فرشتہ ہے کہ جس نے کبھی اپنی پروانوں پر غرور اور گھمنڈ کیا تھا، اور پروردگار کو یہ مزاج پسند نہ آیا کئی سال سے عذاب خداوندی مبتلا ہے، چاہتا ہوں کہ آپ اس کو بالوں پر عطا کرے۔ اس خوشی کے موقع پر بادشاہوں کا سرکاروں کا مزاج یہ ہوتا ہے جو مانگ لیا جائے وہ دے دیا جاتا ہے، آپ بالوں پر عطا کر دے۔ رسالت مآب نے تاریخ کہتی ہے گہوارہ امام حسین کی طرف اشارہ کیا، اور بعض علماء نے تو یہاں تک لکھا جب جناب جبرائیل فطرس کو لے کر گہوارہ امام حسین کے پاس آئے تو اس وقت گہوارے میں امام حسین موجود نہ تھے۔ آپ غور کر جانے کے لیے جس بات کو میں پیش کر رہا ہوں، اور اگر تھے بھی تو فطرس کو امام حسین سے مس نہیں کیا گیا تھا، گہوارے سے مس کر کے اعزان گرامی ہم گنہگاروں کو درس دے دیا گیا تھا کہ جو چیز بھی منسوب ہو جائے ان سے اس میں یہ صلاحیت پیدا ہو جاتی ہے کہ وہ دینے کی طاقت پیدا کر دیا کرتا ہے۔ آج اگر کربلا محلہ جا کر روزہ امام حسین سے ہم اپنی حاجتیں طلب کر رہے ہیں تو اس میں پریشان ہونے کی بات نہیں ہے، جو چیز بھی نسبت امام حسین اختیار کر لے اس میں وہ صلاحیتیں پیدا ہو جاتی ہے کہ اس کی دعائیں قبول ہوتی دکھائی دیتی ہے، اس کی حاجتیں بر آتی ہوئی دکھائی دیتی ہے۔ جانے گرامی صرف گہوارہ امام حسین سے مس کیا گیا تو فطرس کو بالوں پر ملے، اور ملے ہی نہیں، اب جب کے چلا پھر سے پروان بھرتا ہے، کہتا ہے مم مثلی انا عتیق الحسین، مجھ جیسا کون ہے، میں عتیق حسین و حسین کا آزاد کر داؤں۔ بارگاہ فطرس میں چلے، فطرس ابھی اس غلطی سے، غلطی کی بنا پر ابھی عذاب سے باہر نہ آئے ہو، پھر وہ غلطی کر رہے ہو تو ایک مرتبہ عجب نہ ہو، شاید فطرس آواز دے پہلے غلطی کی تھی، اب یہ سمجھ آ گئی ہے کہ اپنی غلطی کو تکرار نہ کروں، پہلے جب اس بات کا اعلان کیا تھا تو یکو تنہا تھا، سب کچھ اپنے آپ کو سمجھا تھا، اب کے اس بات کا اعلان کر رہا ہوں تو حسین کے واسطے سے کر رہا ہوں، اور پروردگار حسین کے واسطے کو رد نہیں کیا کرتا، لہذا اب کے اس بات کا دعویٰ کھلے عام کر رہا ہوں۔ تو جانے گرامی یہ بارگاہ حسینی ہیں جہاں فرشتے بھی جانے گرامی گداگری کرتے دکھائی دیتے ہیں، اپنی حاجتیں پوری کرتے دکھائی دیتے ہیں۔ بس آخر میں اپنے معمول کے مطابق دو جملے سیرت امام حسین سے آپ کی خدمت میں پیش کروں تاکہ گفتگو تمام ہو جائے۔ آج اس معاشرے میں ہمارے ہماری سوسائٹی میں اتنے اختلافات جنم لے رہے ہیں، اتنے اختلافات بڑھتے جا رہے ہیں، اس کی اصل وجہ یہ چھوٹی چھوٹی چیزیں اور بڑی بڑی باتیں۔ لیکن جانے کا مسئلہ یہ ہے کہ غلطی کہاں ہے، اسے آپ محسوس کریں اور بارگاہ امام حسین سے اس بات کا درس لیں جو درس امام حسین نے کربلا میں پیش کیا۔ میں آپ کی خدمت میں ایک جملہ کہوں گا، کیا آپ مجھے بتا سکتے ہیں کہ کیا حر سے بڑا بھی کوئی خطا کار کائنات میں تھا؟ غور کر جانے کا، تاریخ کہتی ہے کہ یہ حر سے وہ آدمی ہیں جس نے امام حسین کو روکا، امام حسین نے پانی بند کرنے میں شریک رہا، امام حسین کو کربلا تک لے کر آئے, اور کربلا تک لانے کے بعد بھی اگر آپ غور کریں جانے گرامی تو کئی دن تک لشکر یزید کی سربراہی کرتا رہا. اور اتنا ہی نہیں جانے گرامی, تاریخ کہتی ہے جب یہ چلا ہے اور خدمت امام میں آیا, اگرچہ یہ روایت ہمارے یہاں مصائب کے مرحلے میں پڑ جاتی ہے, لیکن بہترین درس کربلا ہے. امام حسین کو اگر مانا ہے تو ان کی زندگی کا بہترین درس ہے جس کا اندازہ نہیں لگا سکتے. جب خدمت امام حسین میں پہنچا تو امام حسین سے کہتا ہے اخطأت یا ابن رسول اللہ, اے فرزند رسول مجھ سے غلطی ہو گئی. اگلا جملہ آپ غور کریں, کبھی جملے پہ غور کیا نہیں معلوم, لیکن آپ غور کریں, حر کا جملہ تھا. حر کہتے ہیں کہ کیا یا ابن رسول اللہ میری خطا معاف ہو سکتی ہے, یعنی وہ خود جانتا تھا کہ میں اتنا بڑا گنہگار ہوں کہ جس کے معافی کے کوئی چانسز نہیں. یہ نہیں کہا کہ معاف کر دو, کہا کیا میری غلطی معاف ہو سکتی ہے, یعنی اسے خود اپنے گناہ کا احساس ہے کہ اتنا بڑا گناہ ہے کہ جو قابل معافی نہیں ہے. لیکن اس کے باوجود تاریخ نے لکھا امام حسین نے سینے سے لگایا اور کہا اور معاف کرنا, تم جب آئے تھے تو اس وقت میرے پاس پانی تھا, میں نے پانی پیش کیا, آج مہمان بن کر آئے ہو تو میرے پاس اتنا پانی بھی نہیں تمہیں پیش کر سکوں. ایسے معاف کیا جیسے حر کو لگا کوئی غلطی ہی نہیں کی تھی. تو درس کربلا, عظیم پیغام کربلا, امام حسین نے کہ معافی ہے جانے گرامی. آج ہمارے یہاں مسائل ہے, میں نے کہا ہم اپنے بھائی کو معاف کرنے کے لیے تیار نہیں, ہم اپنے والد کو بخش دینے کے لیے تیار نہیں, ہم اپنی بہن کو معاف کرنے کے لیے تیار نہیں. اور یقین مانے جائیں گامی, ایک جملہ میں آپ کی خدمت میں کہوں, رسول مقبول حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم ارشاد فرماتے, اگر دو مومن بھائی کسی بنا پر اختلاف پیدا کر جائے, اور آج یہ ہوتا ہے کہ میں کیوں معافی مانگوں, غلطی اس نے کی ہے, وہ مجھ سے معافی مانگے, میں کیوں, ہر کسی کے یہاں اپنی ایگو پرابلم ہے, ہر کوئی اس منزل پہ رکا ہوا ہے کہ میں معافی مانگنے والا نہیں, میں کیوں, غلطی اس کی ہے. لیکن رسول خدا کی آپ حدیث سنیں اور گفتگو تمام. رسول مقبول ارشاد فرماتے, دو بھائی میں کسی بنا پر اختلاف ہو جائے اور جب بات معافی تک آن پہنچے اور ایک شخص اپنے قدم بڑھا کر پہلے معافی کے لیے اپنے دوسرے برادر مومن کے پاس جائے, تو رسول کہتے ہیں جب جنت میں جانے کا مسئلہ آئے گا تو وہ شخص سب سے پہلے جنت میں جائے گا جو معافی کے لیے سب سے پہلے بڑھا تھا. لہذا ضرورت اس بات کی ہے کہ امام حسین علیہ السلام سے درس لیتے ہوئے ہم اپنے بڑوں کو, اپنے چھوٹوں کو, اپنے رشتہ داروں کو, اپنے دوستوں کو, اپنے فیملی والوں کو معاف کرتے جائے. معافی کا جذبہ جیسے جیسے انسان میں پیدا ہوگا بہت سے مسائل حل ہوتے ہوئے دکھائی دیں گے, بہت سی پریشانیاں دور ہوتی ہوئی دکھائی دیں گی. آئیے بارگاہ خداوندی میں دعا گوئے, پروردگارہ امام حسین کے صدقے میں ہمارے معاشرے, ہمارے سوسائٹی کو بہترین معاشرہ اور سوسائٹی قرار دینا. میرے محبوب سے واسطہ ہے محمد والے محمد کا, سیرت امام حسین علیہ السلام پہ چلنے کی توفیق عنایت فرما. میرے محبوب سے واسطہ ہے محمد والے محمد کا, قلب نازنین امام کو ہم سے راضی خوشنود فرما. امام وقت کی دعاؤں میں شامل حال فرما. منتقم خون امام حسین یوسف ادارہ امام زمانہ کے زور میں تعجیل فرما. ان کے عوام انصار میں ہمارا شمار فرما. ربنا تقبل منا انک انت السمیع العلیم.